का लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। संसदीय सुनवाई विशेष समितिद्वारा न्यायिक परिषदको पत्र अस्वीकार गर्ने निर्णय। सुनवाई समितिको बैठक भोलि बिहान 8 बजे फेरि बस्ने। केपी शर्मा ओली नै पार्टी अध्यक्ष बन्ने नेकपा एमालेको उपाध्यक्ष भण्डारीको दावी। 15 वर्षसम्म पार्टीको नेतृत्व गर्ने नेपाललाई अध्यक्ष बन्ने नैतिकता नभएको पार्टी सचिव पौडेलको भनाई। प्रधानमन्त्री पदका विषयी नरेन्द्र मोदीले सरकार विस्तारका विषयमा छलफल सुरु। श्रियाको दमास्क नजिकै भएको एक भिडन्तमा पनि श्रियाका वायुसेना प्रमुखको मृत्यु। र सौराहामा सारी गैंडाको फुटबलको उपाधिका लागि आज सौरा युवा समाज र स्टार स्पोर्ट क्लब गर्दै भिड्दै इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। संसदीय सुनवाई विशेष समितिले न्याय परिषदको पत्र अस्वीकार गर्ने निर्णय गरेको छ। न्याय परिषदको पत्रमा उल्लेखित भाषा समितिको गरिमामा आज आउने भएको भन्दै सुनवाई विशेष समितिको आज बसेको बैठकले त्यसलाई अस्वीकार गर्ने समितिले निर्णय गरेको हो। न्याय परिषदको पत्रले जनप्रतिनिधि मुलुकको संस्थालाई सम्मान नगरेको संसदीय सुनवाई समितिको निष्कर्ष छ। तर परिषदलाई पठाउने पत्रको बेहोरामा भने मुख्य दलहरूबीच कुरा मिलेको छैन। पत्रमा नेपाली कंग्रेसले नरम शब्द उल्लेख गर्ने भनेको छ भने नेकपा एमाले र किगत नेकपा माओवादीले कडा शब्द लेखेर पत्र पठाउनुपर्ने बताएका छन्। बैठकमा पनि टेबल ठोक्का ठोक र चर्का चर्के बीच दलहरू न्याय परिषदको पत्र अस्वीकार गर्ने निर्णयमा पुगेका हुन्। सुनवाई समितिको बैठक भोलि बिहान 8 बजे फेरि बस्नेछ। न्याय परिषदले वैशाख 9 गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि 8 जनाको नाम संसदीय सुनवाई विशेष समितिमा सिफारिस गरेको थियो। नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले केपी शर्मा ओली नै पार्टी अध्यक्ष भन्ने दावी गर्नुभएको छ। झलनाथ खनाल र माधव नेपालकै प्रस्तावमा आगामी महाधिवेशनबाट ओली सर्वसम्मत पार्टी अध्यक्ष भन्ने उहाँको दावी छ। काठमाडौँमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वामदेव गौतम र उपाध्यक्ष र ईश्वर पोखरेल महासचिव बन्ने बताउँदै अरू पदको पनि छिट्टै टुङ्गो लगाउने बताउनुभयो। कार्यक्रममा पार्टी सचिव विष्णु पौडेलले 15 वर्षसम्म पार्टीको नेतृत्व गर्ने माधव नेपाललाई अध्यक्ष बन्ने नैतिकता नभएको बताउनुभयो। 15 वर्षसम्म पार्टीको नेतृत्व गर्ने र नैतिकताका आधारमा राजीनामा दिनेले अब फेरि चुनावमा कसरी जान हुन्छ भन्ने उहाँको प्रश्न थियो। पौडेलले थप प्रश्न गर्नुभयो। ओलीलाई बिरामी भन्ने नेपाल डाक्टर हुनुहुन्छ। पौडेलले पनि नव महाधिवेशनपछि पार्टी अध्यक्ष केपी ओली नै हुने बताउनुभयो। एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले नेपाललाई भ्रष्टाचार जन्य क्यान्सरले सताएको भन्दै यसलाई समयमै निर्मूल गर्न नसके भयावह रूप लिने बताउनु भएको छ। भट्टराईले देश भ्रष्टाचारको सालोभित्र फँसेको बताउनु भएको छ। पर्यटन व्यवसायको आन्दोलनमा ज्ञबद्धता सुनाउन आज भेरकुटी मण्डपमा पुगेका डाक्टर भट्टराईले भन्नुभयो, आफ्नो अधिकार प्राप्ति र भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लागेका पर्यटन व्यवसायलाई मेरो र पार्टीको समर्थन छ। पर्यटन बोर्डमा भएको अनियमितताको छानबिन गरी तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै भट्टराईले देशका प्रत्येक निकायमा भ्रष्टाचारमा लिप्त हुनेहरूको संख्या बढेको बताउनुभयो। यस्ता गतिविधि राज्यको समग्र रूपान्तरणका लागि बाधक हुने भन्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो। भट्टराईले भन्नुभयो, भ्रष्टाचार विकासको बाधक हो। यस्ता गतिविधि तत्काल रोक्न नसके हामीलाई लडेर ल्याएको लोकतन्त्रको सुरक्षा हुन सक्दैन, अर्थतन्त्र धरापमा पर्छ। त्यसैले पर्यटन व्यवसायले बोर्ड विरुद्ध गरेको आन्दोलन जायज छ। उहाँले पर्यटन बोर्डमा मात्र नभएर हरेक निकायमा भ्रष्टाचार अनियमितता विरुद्धको आन्दोलन गर्नु आवश्यक रहेको बताउनुभयो। संविधानको मस्यौदा तयार गर्न गठित संविधान मस्यौदा समितिले विज्ञहरूसँगको छलफललाई जारी राखेको छ। सिंहदरबारमा आज बसेको बैठकले समितिमा आएका बेसेरा विज्ञहरूसँगको छलफललाई निरन्तरता दिएको हो। तोकिएको समयमा संविधान लेख्ने प्रक्रियाका विषयमा केही समय यता समितिले विज्ञहरूसँग छलफल गर्दै आएको छ। समितिले संविधानविद, कानूनविद, पूर्व मस्यौदाकार लगायतसँगको छलफललाई निरन्तरता दिई कार्ययोजना तयार पार्ने समेत जनाएको छ। एक वर्षभित्र संविधान लेखिसक्ने कार्ययोजनासहित संविधान मस्यौदा समितिको गठन गरिएको हो। संविधानसभा बाहिर रहेका दलहरूलाई संविधान लेखन प्रक्रियामा ल्याउन संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बिहान बसेको समिति बैठकले समिति सदस्य पूर्णबहादुर खड्काको संयोजकत्वमा 9 सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिलाई संविधानसभा बाहिर रहेका दलहरूलाई औपचारिक तथा अनौपचारिक वार्ता गर्दै संविधान लेखन प्रक्रियामा सहभागी गराउने खाका तयार पार्न 15 दिनको दिएको छ। त्यस्तै उपसमितिलाई संविधान लेखनका क्रममा दलहरूबीच देखिएको विवाद परिचालन गरी समितिमा पेश गर्न समेत निर्देशन दिएको छ। यसैबीच राजनैतिक संवाद तथा सहमति समितिको आजको बैठकमा संविधान निर्माणको काम छोडेर सभासदहरू विदेश भ्रमणमा जान थालेपछि विरोध भएको छ। बैठकमा अधिकांश समिति सदस्यहरूले सभासदको विदेश भ्रमणको पनि मापदण्ड तय गर्नुपर्नेमा जोड समेत दिएका छन्। बैठकमा राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले संविधान लेख्न छाडेर सभासदहरू विदेश जान थाले अब पनि तोकिएको समयमा संविधान बन्न नसक्ने उल्लेख गर्नुभयो। त्यस्तै बैठकमा संविधान लेखनमा क्रममा दलहरूबीच देखिएको मतभेद अन्त्य गर्न चाँडै छलफल शुरू गर्नुपर्ने आवाज पनि उठेको छ। बैठकमा नेपाल मजदुर किसान पार्टीका सभासद नारायणमान विजुक्सेले संविधान लेखनका क्रममा भएका विवादित विषयलाई समाधान गर्न उपसमिति गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको छ। समितिको अर्को बैठक आगामी 8 गते बस्ने गरी स्थगित भएको छ। झाडा पखलाका कारण रौतहटको चन्द्रनिगापुर तिनै गैंडा टारमा एकजनाको ज्यान गएको छ। स्थानीय 13 वर्षकी मोइसाङमा माया सिन्ताङको उपचारको अभावमा ज्यान गएको गाउँले बताएका छन्। 3 हप्ता अघिदेखि फैलिएको झाडा पखलामा हैचाको जीवाणु भएको पुष्टि भए पनि सरकारले नियन्त्रणतर्फ चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ। गाउँमा पानीको मुहान सुकेपछि जरुवाको पानी खाँदा स्थानीय बासिन्दामा पेट दुख्ने बान्ता हुने लक्षण देखिने गरेको छ। गर्मीको मौसममा शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडा पखला र हैजाको समस्या बढ्दै गएको छ। गर्मी वात्तै बढ्दै गएपछि पानीका परम्परागत स्रोतहरू खोला इनारहरू सुक्दै जानेर बाँकी बचेका स्रोतमा चाप बढ्दा पानी असुरित बन्दै गएको विज्ञको भनाइ छ। पानीका स्रोत सीमित हुँदै जाँदा त्यही पानी खाने लुका दिने स्रोतका आसपासमा दिशा पिसाब गर्ने प्रवृत्ति देखिँदा पानी अशुद्ध हुने र त्यस्तो पानी खान योग्य बनाउने प्रयास नदेखिएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ। धेरै जस्तो ठाउँमा अहिले खोलाको पानी प्रयोग गरिएको पाइएको छ। त्यस्तो पानी परिशोधन तथा निर्मलीकरण गर्ने गरी सुरक्षात्मक उपाय नअपनाउँदा समस्या देखिएको महाशाखाका निर्देश डाक्टर बाबुराम मरासिनीले बताउनुभयो। रौतहटको चन्द्रनिगापुरमा झाडा पखलाका बिरामीमा हैजा देखिनुमा पनि अशुद्ध खानेपानी नै मुख्य कारण देखिएको उहाँको भनाइ छ। 4 वर्ष अघि पनि त्यस्तै ठाउँमा हैजाको महामारी फैलिएको तर अझैसम्म पनि पानीको शुद्धिकरणमा सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको मरासिनीले बताउनुभयो। उहाँका अनुसार चन्द्रनिगापुरमा झन्डै 3 हप्ता अघि झन्डै 500 जना झाडा पखला हैजाका बिरामीको उपचार गरिएकोमा घर फर्किसकेपछि फेरि दूषित पानी प्रयोग गरेका कारण उनीहरू फेरि बिरामीमा पर्न थालेका छन्। अहिले दैनिक 8 र 10 जना झाडा पखलाका बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन्। यस्तै बाजुरोमा पनि खोलाको पानी सिधै प्रयोग गरेकै कारण धेरैजना झाडा पखलाले बिरामी परेका छन्। तर बाजुरोमा भने हैजा भएको पुष्टि नभएको मरासिनीले बताउनुभयो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सर्वोच्चमा सिफारिस न्यायाधीशका बारेमा देखिएको विवादप्रति तपाईँ के भन्नु छ? ए न्यायालयलाई विवादमा तान्ने काम, बी भ्रष्टाचारीको विरोध, श्री पशुपतिको जात्रा सिद्राको व्यापार। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन मोगलिन नौबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में 40 पॉइंट फोन डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार, भारतमा प्रधानमन्त्री पदका विषय हुनुभएका नरेन्द्र मोदीले सरकार विस्तारका विषयमा छलफल सुरु गर्नुभएको छ। भाजपाका नेताहरूलाई उहाँले भेटवार्ता गरिरहनु भएको छ भने गठबन्धनका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ। मोदीले नयाँ दिल्लीमा आफ्ना सहयोगी राज्यका सल्लाहकार तथा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय नेताहरूका साथमा बैठक गरी रहनु भएको बताइएको छ। उहाँ आर्थिक सुधारका साथमा आम निर्वाचनमा बलियो जनादेश लिएर सत्तामा आइपुग्नु भएको छ। एक दिन अगाडि भाजपाले निर्वाचनमा अत्याधिक मतले विजय हासिल गरेपछि खुसी मनाउन पार्टी सड़क परेड तथा धार्मिक समारोह आयोजना गरिएका थिए। राष्ट्रपतीय शैलीमा निर्वाचन अभियानपछि मोदीले हिजो भाजपाको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन मार्फत मुलुकलाई पुनः विश्वको नेतृत्व दिन काम गर्ने बताउनु भएको छ। यसैबीच चुनावमा नराम्रो पराजय बेहोरेको कंग्रेस पार्टीले पनि आज बैठक बोलाएको छ। बैठकमा दिल्लीमा निर्वाचनको नतिजा तथा पार्टीका भविष्यको विषयमा छलफल हुनेछ। सिरियाको राजधानी दमास्क नजिकै भएको एक भिडन्तमा परि सिरियाका वायुसेना प्रमुखको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मिलिहा क्षेत्रमा रहेको वायुसेनाको मुख्यालयमा भएको आक्रमणमा वायुसेना प्रमुख जनरल हुसेन इसहाकको मृत्यु भएको हो। सिरियामा राष्ट्रपति बसर अल असाद विरुद्ध सन् 2011 सुरु भएको आक्रमणमा परि मारिने वरिष्ठ व्यक्ति मध्ये जनरल हुसेन एक हुन्। बेलातमा रहेको सिरियाली निरीक्षण संस्थानका निर्देशक रमी अब्देल हमालले जनरल हुसेन इसहाकको मृत्युले राष्ट्रपति असादको सरकारलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको बताउनुभयो। यसैबीच हालै सिरिया सरकारलाई एक इस्लामिक श्रमपन्थी समूह हिजबुल्लाहले समर्थन गरेपछि सरकारले विद्रोही विरुद्ध कडा संघर्ष सुरु गरेको छ। सरकारी सेनाले विद्रोहीलाई शहरबाट बाहिर निकाल्ने संघर्ष जारी राखेको अधिकारीहरूको भनाइ छ। खेल समाचार, चितवनको सौराहामा जारी प्रथम जिल्ला स्तरीय नकआउट गैंडाकप फुटबलको उपाधिका लागि आज आयोजक सौराह युवा समाज र स्टार स्पोर्ट क्लब गर्दे माडीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो सेमी फाइनलमा हर्दे युवा समाज भण्डारालाई पराजित गर्दै आयोजक सौराह युवा समाजले अन्तिम दुई स्थान बनाएको हो भने माडीले एनएफसी नानगढलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेल दिउँसो 3 बजेपछि बागमारा सामुदायिक वनको सौरमा सुरु हुनेछ। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद 1,11,111 रुपियाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद 55,555 रुपियाँ पाउने आयोजक सौरा युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। चितवनसहित मकवानपुर नवलपरासी र बुटोलका गरी 12 टिम सहभागी प्रतियोगिता वैशाख 25 गतेदेखि सुरु भएको थियो।